walk me like you. Zero figure sample please walk me like you. Din din au tu lat jao tu timra mandi raima launa prabhu antis launa walk me like you. Oki launa hazur one piece launa chwak milai deu. सुनिरहनु भएको छ नेपाली कथानक चलचित्र कस्तो टेन्सनबाट राखेको छु बिमला थापाको स्वर रहेको छ र यो गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण 104.5 मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ। प्रोग्रामको नाम हो एक्सन कट र प्रोग्राम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान 9 बजेको समाचारपछि करिब करिब 10 बजेसम्म र कार्यक्रमभित्र गएर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन राखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम एक्सन कटमा। र प्रोग्राम एक्सन कट सँगसँगै अनिरभित्र छु म स्वागत र मेरो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्सोलबाट रिजनले गरिरहनु भएको छ र कस्तो टेन्सनको गीत यहाँले सुनिरहनु भएको छ र कस्तो टेन्सन असार 6 गतेबाट प्रदर्शनमा आउँदैछ र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा चलचित्रका प्रस्तुतकर्ता नारायण मैनाली हुनुहुन्छ हामी कुराकानी गर्न लागेका छौँ। नारायणजी हजुर कस्तो टेन्सन अब असार 6 गतेबाट प्रदर्शनमा ल्याउँदै हुनुहुन्छ यहाँले है कस्तो खाले चलचित्र यो कस्तो टेन्सन नाम अलिक गजबको नाम छ कमेडी नाम छ अब सिनेमा कस्तो छ यो सिनेमा वास्तवमा भन्नु पर्दाखेरिमा तपाईँको आन्तरिक लाइफमा चाहिँ मिल्ने कथावस्तु नै छ यसमा हजुर किनभने अब टेन्सन नभएको मान्छे करिब कमै हुन्छन् होइन कहिलेलाई कसैलाई कस्तो टेन्सन भएर आउँछ कसैलाई कस्तो टेन्सन भएर आउँछ कसैलाई बोयफ्रेन्डको टेन्सन कसैलाई गर्लफ्रेन्डको टेन्सन यावत अब चाहिँ घरैकी टेन्सन अफिसियली टेन्सन क्याम्पसको टेन्सन स्कुलको टेन्सन होइन इत्यादि सबै टेन्सनहरूलाई चाहिँ हामीले समय टेन्सन बनाएको चलचित्र हो यो कस्तो टेन्सन हजुर अब सबै टेन्सनलाई त यहाँले सिनेमामा देखाउन खोज्नु भएको छ अब सिनेमा हेरिसकेपछि हेरिरहँदा दर्शकलाई र हेरिसकेपछि नि दर्शकलाई टेन्सन हुन्छ कि हुँदैन यो चलचित्र कस्तो टेन्सन चाहिँ कस्तो छ भने अब यो हेरिन्जाल चाहिँ फुल्ली इन्टरटेनमेन्ट है कति चाँडै सकियो एकछिन अलि लामो बनाइदिएको भए पनि हुन्थ्यो भनेर चाहिँ दर्शक महानुभावहरूले भन्नुहुन्छ पक्का पनि तर चलचित्र भवनबाट बाहिर निक्लिसकेपछि उहाँहरूलाई टेन्सन हुँदैन किनभने उहाँहरू आफ्नै सोचमग्नमा उहाँहरू पर्नुहुन्छ कि यो व्यक्ति व्यक्तिको घटनाहरू कसरी थाहा पाएर जाने आज यो कस्तो टेन्सन चलचित्र बनेछ भनेर चाहिँ भन्नुहुन्छ उहाँले महसुस गर्नुहुन्छ हजुर जस कमेडी धारमा बनेको चलचित्र छ र सिनेमा हेरुन्जेलसम्म चाहिँ रमाइलै हुन्छ होइन ए भयङ्कर इन्टरटेनमेन्ट हुन्छ सर अब यो कस्तो छ भनेदेखि हाम्रो यो विश्वज्योति सिनेमा हलमा हामीले च्यारिटी पनि गरेका थियौँ हजुर यसमा अब हाम्रा वरिष्ठ नेताजीहरूको उपस्थिति पनि थियो बाक्लो सङ्ख्यामा चाहिँ पब्लिकको उपस्थिति पनि थियो होइन अब उहाँहरूले पनि अब यहाँ एकदमै चाहिँ सपोर्ट गरेको चलचित्र हो पहिला च्यारिटी सोमा हेर्ने पब्लिकहरूले पनि भयङ्कर सपोर्ट गरेको चलचित्र हो यो कस्तो टेन्सन अब अहिले हाम्रो हिन्दी सिनेमा र दुईवटा नेपाली मुभी एकैसाथ हामी लड्दैछौँ होइन तर पनि मलाई जहाँसम्म लाग्छ कस्तो टेन्सनले राम्रो सफलता पाउँछ किन भनेदेखि अब नेपाली दर्शकहरूको मन जित्न सफल हुने चलचित्र हामीले बनाएका छौँ सफल हुन्छ भन्नेमा म विश्वस्त छु हजुर ओके अब कलाकार को को हुनुहुन्छ सिनेमामा कस्तो टेन्सनमा कलाकार अब यसमा पुरानो कलाकारहरू भनेको नायिकाहरू एक दुईजना मात्रै छन् अब पुरानो कलाकारहरूलाई मिल्दो जुल्दो स्टोरी नभएकोले अलिकति तपाईँको चाहिँ यो युवा वर्गलाई लक्षित गरेको चाहिँ स्टोरी भएको हुनाले मैले नयाँ कलाकारहरू राखेको छु यसमा जस्तो राज क्षितिज अनि आनन्दपुन ओम छेत्री भुवन भुजेल राज गजमेर अनि मणिका दाहाल सीता घिमिरे लगायतका कलाकारहरूले सशक्त अभिनय गरेको चलचित्र छ यो नयाँ भए पनि तपाईँको चाहिँ नयाँ कलाकारहरूले अभिनय गरेको चलचित्र भए पनि अनि सबै नयाँ खेलेको रहेछन् भन्ने अनुभूति चाहिँ पक्का पनि हुँदैन दर्शकहरूलाई किनभने हामीले 1-2 महिनासम्म यिनीहरूलाई रिसर्च गराएर होमवर्क गराएर चाहिँ अभिनय गराएका हौँ त्यस कारण राम्रो गरेका छन् सबैले हजुर अब भनौँ न अब कलाकारको काम सबै राम्रै छ है हजुर अब निर्देशक निर्देशक शिव घिमिरे यहाँनिर चाहिँ एक्टिङ गर्न सकेन छ भनेर चाहिँ भन्ने ठाउँ सम्भव अलिक कमै हुन्छ होला ओके अब शिव घिमिरे जसलाई चाहिँ यो चलचित्रको निर्देशन गर्नुभएको छ शिव घिमिरेको काम कस्तो छ सिनेमामा अब योभन्दा अगाडिका उहाँका एक दुईवटा चलचित्रमा त ठिकै भएको हो होइन अब उहाँ एकदमै ठारिनु भएको छ अब अहिले चाहिँ एकदमै राम्रो चाहिँ लगनशीलता उहाँको काम गर्ने जोस जाँगर ले गर्दा पनि अब अहिले चाहिँ एकदमै राम्रो काम गर्नुभएको छ उहाँले। अब यो पछि आउने अर्को चलचित्र छ त्यो साइकल होइन, त्यसमा अब मेरो पनि अलिकति केही सर्वक चेयर छ त्यसमा पनि होइन, उहाँ त्यो पनि उहाँले आफैले गर्नुभएको हो। तर यो चलचित्रमा शिव घिमरेले अहिले काठमाडौँमा अलिकति अब अलिकति नाम कमाइसकेकै स्थिति छ कि अब अहिले यहाँ चिया पसलको गल्ली गल्लीमा टोल टोलमा कस्तो टेन्सन यार, अब एकचोटि हेर्नुपर्छ अब त आइसक्यो टाइम भनेर चाहिँ अब यहाँ छलफल र हुवाल्ला भइरहेको छ नि सिचुएसन छ कि अहिले। हजुर हजुर हजुर, यो साइकल चलचित्र त अगाडि नै सुटिङ गर्ने भनेर चर्चा हल्ला आएको थियो नि त होइन? साइकल चलचित्र त यो चलचित्र बनिसकेपछि त नि सुरु भएको होइन, चितवनमा पनि साइकल एक डेढ वर्ष अगाडिकै हल्ला हो यो बनाउनु भनेर नि भन्ने कुरा थियो होइन? हजुर हजुर, एक डेढ वर्ष अगाडि त्यसै कारणवशले चाहिँ अब त्यो हुन सकेन र अब अहिले चाहिँ यसको छायाङ्कन डबिङ सहित समाप्त भइसकेको स्थिति छ। हजुर, भनेपछि कम्प्लिट भइसकेको छ, अब रिलिज हुन मात्र बाँकी छ है? रिलिज हुन मात्र बाँकी छ, अब यसको चाहिँ अब दुई चार महिना त अब प्रतीक्षा गर्नै पर्ने हुन्छ दर्शकहरूले, किनभनेदेखि अब हलहरू पाइँदैन, हलहरू अब धेरैजसो मात्रामा हलहरू बन्द भइसकेको स्थिति छ होइन, अब धेरै चलचित्रहरू निर्माण भइरहेका छन्, अब त्यो चलचित्र हलहरू हामीले मिलाउन पनि हामीलाई अलिकति गाह्रो महसुस भइरहेछ, त्यसले गर्दा पनि अलिकति समय चाहिँ लाग्छ नै। हजुर, अब चलचित्र कस्तो टेन्सनको साङ्गीतिक पक्षको बारेमा अलिकति चर्चा गरौँ न, कस्तो छ साङ्गीतिक पक्ष? साङ्गीतिक पक्ष एकदमै राम्रो छ, अब अहिले हामीले मिडियामा एउटा मात्रै गाना छोडेका छौँ होइन, यो अब यो दिनदिनै आउँछु लड्डु चढाउँछु भन्ने एउटा मात्र गीत छोडेको छौँ, तर यसमा चारवटा गीत छन्, तर 101 गीत छन्, जस्तो फुलसँग छ भन्ने एउटा गीत छ, अर्को चाहिँ सहरले दियो टेन्सन होइन, यो गाउँले दियो टेन्सन, यो सडकले दियो टेन्सन भन्ने खालको चाहिँ एउटा टाइटल सङ पनि छ यसमा होइन। त्यसपछि अर्को एउटा गीत पनि छ, गीतहरू अब एकैचोटि हामीले मिडियामा ल्याउँदा पनि सबै अब पहिले हेरिसकेपछि पहिले सुनिसकेपछि दर्शकहरूलाई अलिकति खल्लो हुन्छ कि भन्नुको कारणले गर्दाखेरि यो एउटा कमेडियन सङ मात्र हामीले अहिले बजारमा छाडेका छौँ, मिडियामा छाडेका छौँ, अरू छाडेका छैन। हलभित्र गइसकेपछि अझ अरू सङहरू पनि सुन्दा र त्यहाँका भएका दृश्यहरू देख्दाखेरिमा पब्लिकहरूले फुल्ली इन्टरटेनमेन्ट यसमा पाउनुहुन्छ, यो किनभने धेरै वर्ष पछाडि यस्तो चलचित्र बनेको छ। ओके, अब कस्तो टेन्सन असार 6 गतिबाट प्रदर्शनमा आउँदैछ होइन, के भन्न चाहनुहुन्छ सिनेमा हेर्ने दर्शकलाई, के भन्न चाहनुहुन्छ यहाँले? दर्शक महानुभावहरूलाई चाहिँ अब म के भन्न चाहन्छु भने म अब एउटा निर्माता एउटा नारायण मैनालीको हिसाबले पहिलोचोटि त म सबै दर्शक महानुभावहरूलाई नमस्कार गर्न चाहन्छु होइन। अब धेरै वर्षपछि यस्तो कमेडियन बेसमा बनेको छ यो खालको चलचित्र चाहिँ, किनभने टेन्सनको एउटा चाहिँ मुख्य आधार लिएर चाहिँ कमेडियन बेसमा बनेको चलचित्र यो पहिलोचोटि भन्न पनि सकिन्छ, त्यस कारण पनि एकचोटि हलसम्म गएर यो चलचित्रलाई माया गरेर एकचोटि हेरेर अनि त्यसमा चाहिँ कमी कमजोरी केही भएछ भनेदेखि फेरि मलाई यसको कमेन्ट गरिदिनु भएमा म धेरै आभारी हुने थिएँ, त्यस कारण एकचोटि हलसम्म गएर हेरिदिनु भनेर चाहिँ म अनुरोध गर्न चाहन्छु उहाँहरूलाई। ओके हुन्छ, यहाँको चलचित्रले राम्रो व्यापार गर्न सफल रहोस् है, र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार। ओके, यतिखेर मैले कुराकानी गरिराखेको थिएँ नारायण मैनाली र नारायण मैनालीको चलचित्र कस्तो टेन्सन अब असार 6 गतिबाट प्रदर्शनमा आउँदैछ, असार 6 गतिबाट नै मिसन फर 20 नामक सिनेमा पनि प्रदर्शनमा आउँदैछ, मिसन फर 20 को बारेमा हामी एकछिनपछि चर्चा परिचर्चा अवश्य गर्नेछौँ, र अबलाई भने अलिकति जानकारी हामी जोड्छौँ मुखौटा, र मुखौटाको कुराकानी गर्ने हो भने मुखौटा यतिखेर प्रदर्शन भइराखेको चलचित्र हो, नानगढको इन्द्रदेव चलचित्र मन्दिर, गणेश चलचित्र मन्दिर र सिमेक्स हलमा यो सिनेमा प्रदर्शन भइराखेको छ, अर्पण थापाले निर्देशन गरेको चलचित्र हो मुखौटा, रवि श्रेष्ठ निर्माता, दयाहाङ राई, राजेश समाल, सौगात मल्ल, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ मुखौटा, देशव्यापी रूपमा यतिखेर प्रदर्शन भइराखेको छ, र हिजोको बिजनेसको कुराकानी गर्ने हो भने त्यति राम्रो ओपनिङ भने सिनेमाले गर्न सकेन, अब आज भोलिको रिपोर्ट के कस्तो आउने हो त्यो पनि हामी आउँदा कार्यक्रमहरूमा दिँदै जानेछौँ, हामीसँगै रहनुहोला, र बेला भने हामी गीत सुन्छौँ मुखौटाबाट, र गीतपछि हामी ब्रेकमा जान्छौँ, र ब्रेकपछि हामी कुराकानीको साथमा आउनेछौँ, र केही दिन अगाडि एउटा नयाँ चलचित्रको गीत रेकर्डिङ भएको छ काठमाडौँको एक स्टुडियोमा, मेरो मान्छे र मेरो मान्छेको गीत रेकर्डिङको क्रममा हामीले एक रिपोर्ट तयार पारेका छौँ, उक्त रिपोर्टको साथमा हामी आउनेछौँ, हामीसँगै रहनुहोला।

यो रातले केही त भन्दै छ पूर्णिमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम एक्सन कट यहाँले सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौँ। विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू, प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन्, चलचित्रकर्मीसँगको रमाइलो कुराकानी र कर्णप्रिय गीत सङ्गीतबाट तपाईँलाई भरपूर मनोरञ्जन प्रदान गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा। र ब्रेक लग्दै यहाँले गीत सुनिरहनु भएको छ मिसन फर 20 र मिसन फर 20 पनि अब प्रदर्शनमा आउन लागेको बिल्कुलै नयाँ चलचित्र हो र यो चलचित्र असार 6 गतेको मितिमा प्रदर्शनमा आउँदैछ। चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन्। कुमार विष्टको लगानी रहेको छ, पारप्रकाश लिम्बूको सङ्गीत अनि महिमा सिलवाल, कृष्टि पौडेल, निर्मल शर्मा, राजाराम पौडेल, श्याम राई लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र चलचित्र मिसन फर 20ले नारीको समस्यालाई पर्दामा उठाउन खोजेको छ र नारी पल पलमा दबिएर बसेकी छे र पल पलमा नारी अन्यायमा परेकी छे र अब यस्तै यस्तै सिनेमा यस्तै यस्तै कथा समेटेको छ सिनेमाले। अब के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ र दयाराम दाहालको प्याटर्नको चलचित्र हो र सामाजिक र पारिवारिक समस्यालाई चाहिँ दयाराम दाहालले टपक्क टिपेर आफ्नो सिनेमामा राख्न खप्पिस मानिसन् दयाराम दाहाल र त्यस्तै सामाजिक समस्यालाई नै उनले देखाउन खोजेका छन् मिसन फर 20मा र अब कतिको सफल बन्छन् त्यो भने हेर्न बाँकी छ। यो जानकारीपछि अब हामी लाग्नुपर्ने हुन्छ एउटा नयाँ चलचित्रको गीत रेकर्डिङतर्फ र गीत रहेको छ फिल्म रहेको छ मेरो मान्छे र मेरो मान्छेको गीत रेकर्डिङ भएको छ काठमाडौँमा र चलचित्रलाई नारायण खतिवडाले निर्माण गर्ने भएका छन्। अर्जुन पोखरेलको सङ्गीत रहेको छ र सगुर साई प्रमुख भूमिकामा देखिने भएका छन् र यसैको सेरोफेरमा रहेर हामीले एक रिपोर्ट तयार पारेका छौँ। प्रस्तुत छ उक्त रिपोर्ट कार्यक्रम एक्सन कटमा। बहिनी दुईटा तिमीलाई मात्र देख्छ एउटा, मेरो ईश्वर परमेश्वर भन्नु केवल तिमी नै त हौ देउता। गायिका मान्डवी त्रिपाठीले यो गीत गाइरहँदा काठमाडौँको कोमल पोखरी स्थित म्युजिसियन स्टुडियोमा रहेका सबैजना छक्क र दङ्ग परेका थिए। गीतकार दयाराम पाण्डेको गीत अनि सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीतमा जब गायिका मान्डवी त्रिपाठीको स्वर मिसिन पुग्यो तब त्यहाँको वातावरण साङ्गीतिकमय बन्न पुग्यो। यसपटक सङ्गीतकार अर्जुन पोखरेलले जीवनमै पहिलोपटक फरक स्वादमा सङ्गीत दिन पुगेका छन्। चित्रसेन बाबा मिडिया प्रालीको ब्यानरमा नारायण खतौडा निर्मित चलचित्र मेरो मान्छेको लागि उनले फरक स्वादको सङ्गीत दिन पुगेका छन्। चलचित्र मेरो मान्छेको गीतको रेकर्डिङ कार्य भइरहेछ, यसमा मान्डवीजी र राजीले त्यो गलाको कमाल देखाउनु भएको छ, मलाई आत्मसन्तुष्टि छु म। यसमा गीतकार दयाराम पाण्डे दाले अलिकति कन्सेप्ट नयाँ दिनुभएको छ, यी नयन भए नि दुइटा तिमीलाई मात्र देख्छ एउटा, मेरो ईश्वर परमेश्वर भन्नु केवल तिमी नै त हौ देवता, मेरो मान्छे आफ्नो मान्छेलाई पक्कै पनि मान्छेले ईश्वर परमेश्वरभन्दा माथि राखेको हुन्छ, त्यो भावमा सकेसम्म मैले त्यो रिदमिक मेलोडीमा न्याय गर्ने कोसिस गरेको छु, कहाँसम्म त्यो न्याय भएछ भएछैन, आगामी त्यो चलचित्रमा यो जब रिलिज हुन्छ गीत त्यस पश्चात दर्शक श्रोताहरूले यसलाई मूल्याङ्कन गर्नुहुनेछ र म चाहिँ आशावादी छु यो गीतबाट यो गीत दर्शक श्रोताहरूले रुचाउनुहुन्छ। चलचित्र मेरो मान्छेमा दीपक लिम्बू र मान्डवी त्रिपाठीको स्वर रहेको छ। चलचित्रको उक्त गीतलाई लिएर मान्डवी त्रिपाठी यस्तो बताउँछिन्। चलचित्र मेरो मान्छेको यो गीत हाम्रो एकदमै चर्चित सङ्गीतकार अर्जुन पोखरेलजीको सङ्गीतमा दयाराम पाण्डेको शब्द सङ्गीत निकै नै अहिले आउने बित्तिकै हेर्ने बित्तिकै निकै नै मन पर्यो। एउटा अलिकति रोमान्टिक हुन्छ नि, केटीले एउटा प्रेमिकाले प्रेमीको बारेमा चाहिँ एउटा बयान गरेको गीत हो यो, र एकदमै राम्रो लाग्यो। कम्पोजिसन र लिरिक्स हुन्छ नि सबै एकदमै त्यो दुइटाको हुन्छ नि एउटा मिक्सअप एकदमै राम्रो भइरहेछ, राम्रो लाग्यो मलाई, र गाउँदा पनि एकदमै मजा आयो लाग्छ। मुभी पश्चात जब चाहिँ बजारमा आउँछ मेरा दर्शक श्रोताहरूले पनि एकदमै मन पराउनु हुनेछ भन्ने चाहिँ मलाई लागेको छ, र म अर्जुनजीसँग मेरो यो पहिलो गीत पनि हो मुभीको, जहाँसम्म लाग्छ राम्रै हुन्छ, राम्रै आशा गरौँ। यसअघि 2069 सालमा भेटी र 2070 सालमा लफडा दुई चलचित्र निर्माण गरिसकेका खतिवडाको तेस्रो चलचित्र मेरो मान्छे सामाजिक र पारिवारिक हुनेछ। यसपटकको चलचित्रमा भने खतिवडाले केटा र केटीको विशुद्ध माया प्रेमलाई पर्दामा उठाउने काम गरेका छन्। भदौको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रको कलाकार प्राविधिकसँगै निर्देशक पनि नयाँ हुनेछ। मोलिङ क्षेत्रमा आफ्नो राम्रो छाप बनाइसकेकी सगुन साई चलचित्रको प्रमुख नायिका हुनेछिन्। अन्य कलाकार भने खोजी भइराखेको छ। चलचित्रको छायाङ्कन चितवन पोखरा काठमाडौँ र इलामका स्थानमा हुनेछ। करिब 50 लाखको लगानी रहेको चलचित्रको कथा राज सङ्गमले लेखेका हुन्। हुन्छ, यिनै जानकारी सँगसँगै कार्यक्रम एक्सन कर्डको हाम्रो समय समाप्त भइसकेको छ। कार्यक्रम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कर्डबाट म सागर छुटिन्छु। हवस् त, नमस्कार। तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ, नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ, छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ, वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ। प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात